परेको आँखाले देखेन, तिमीलाई पाउने भाग्य मैले केन, त्यही छैन सम्झे यो मन रुँदैछ, जुनी भरि साथ दिन्छु भन्नेले आँखाले देखेन, तिमीलाई पाउने भाग्य मैले केन, त्यही छैन सम्झे यो मन रुँदैछ, जुनी भरि साथ दिन्छु भन्नेले उल्टै जन्मी Oh, Thank you.